टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितले घटना ए माओवादी हेडक्वार्टरको आदेशमा भएको बताएका छन्। राज्य र पार्टीले आफूलाई अन्याय गरेको उनीहरूको आरोप छ। प्रचण्ड बाबुराम र वैद्य हेडक्वार्टरको आदेशमा घटना भयो। हत्या आरोपमा पक्राउ परी छुटेका परशुराम पौडेलले भन्नुभयो, राज्यले सक्छ भने उनीहरूलाई पक्राउ गरी कारवाही गरोस्, होइन भने हामीलाई बिना कारण बारम्बार किन पीडा दिने काम गरिन्छ। पौडेलले आफू दिनमा 2 पटकसम्म प्रहरी कार्यालय जाने गरे पनि फरार सूचीमा नाम राख्दा दुःख लागेको बताउनु भयो। घटनाको समयमा पार्टी जिल्ला सेक्रेटरी रहेका एमबहादुर परियार इन्द्रजितले घटनाको जिम्मा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। घटनाको बेला जो पार्टी प्रमुख थिए उसलाई पनि कारवाही हुनु पर्यो, उहाँले भन्नुभयो। त्यसैले घटनाको वास्तविकता बाहिर आउनुपर्छ। घटनाको त्यो तथ्य सार्वजनिक गर्न माग गर्दै उहाँले आफ्नो परिवारलाई बारम्बार पीडित नबनाउन आग्रह गर्नुभयो। पार्टीले केही नबोलेको भन्दै उहाँले राज्य र माओवादी दुवैको चपेटामा आफूहरू परेको बताउनुभयो। हत्या आरोपमा संलग्न 13 जनालाई सर्वस्वसहित जन्मकैदको सजाय माग गरी आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको छ। अधिकारीको 2061 जेठमा एसएलसी दिएर चितवन आएको समयमा गोलीहानी हत्या गरिएको थियो। प्रहरीले 13 जनामध्ये 4 जनालाई पक्रेको छ। 2 जना छुटिसकेका छन्, 2 जना हिरासतमा छन्, बाँकी 11 जना फरार रहेको प्रहरीको दावी छ। जिल्ला शिक्षा कार्यालय चितवनले सामुदायिक विद्यालयको नाम परिवर्तनमा कडाई गरेको छ। पैसा पैसा चुकाएर नाम राख्ने क्रमले फेसनको रूप लिएपछि शिक्षाले यस्तो नीति ल्याएको हो। पहिला विद्यालयको नाम छोटो हुन्थ्यो, सबैलाई कण्ठ हुन्थ्यो, अहिले लामो हुने र नाम सम्झनै गाह्रो हुने गरेको छ। सुरुमा भवन बनाइदिने र जग्गा दिनेको नाममै विद्यालयको नाम राखिन्थ्यो, अहिले चन्दा सहयोग गरेको भरमा नाम परिवर्तन गरिन्छ। पुरानो नाममा सहयोग गर्नेको नाम जोडेर लामो बनाइन्छ। निम्न माध्यमिकदेखि उच्च माविक सबै तहका विद्यालयको नाम परिवर्तन गरिएको छ। विद्यालयलाई नाम परिवर्तन गर्न दिएको रकम पारदर्शी हुँदैन। कतिपयले रकम घोषणा गरेका भरमा विद्यालयको नाम अघि आफ्नो थप्ने गरेका छन्। जिल्लामा 392 सामुदायिक विद्यालय छन्, जसमध्ये 3 उच्च मावि र 2 मावि, 3 निम्न मावि र 4 प्राविको नाम परिवर्तन गरिएको छ। शिक्षा नियमावलीमा उच्च मावि र माविको नाम परिवर्तन गर्न 35 लाख बुझाउनु पर्छ। सहायक शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेका अनुसार नियममा उल्लेख भए अनुसार निम्न माध्यमिकका लागि 20 लाख र प्राविका लागि 10 लाख रुपियाँ बुझाउनु पर्छ। यो नियम गाविसका विद्यालयको हकमा मात्र लागू हुन्छ। वाग्लेले भन्नुभयो, नगरपालिकामा भए उक्त रकममा 25% रकम थपेर बुझाउनु पर्छ। त्यस्तै उपनगरपालिका र महानगरपालिकाका विद्यालयको हकमा भने त्यसको दोब्बर तिर्नुपर्छ। 2070 साल गैडा संरक्षणमा उल्लेख्य उपलब्धि भएको छ। 70 साल शून्य चोरी शिकार साल भएको भन्दै जिल्ला निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले 2070 शून्य चोरी शिकार वर्षको रूपमा लिएको छ। यो अवधिमा चोरी शिकार एवं व्यापारमा संलग्न 325 जनाभन्दा बढी अभियुक्तहरू पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार कानुनी दायरामा ल्याउनुलाई निकुञ्जले सकारात्मक पक्षको रूपमा मूल्याङ्कन गरेको छ। तर यस्ता अपराधमा संलग्न 150 भन्दा बढी फरारको सूचीमा देखिनु भने उत्तिकै चुनौतीपूर्ण रहेको छ।

शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556563290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्युड मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काइराइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडेरीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर सप्लायर्स रत्नगर बकुलहर मोबाइल 9801986993। नव वर्ष 2071 साल को उपलक्ष्य में हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दै टीवीएस को शोरूम चितवन टाड़ी ऑटोलिंक प्राली प्रस्तुत गर्दछ। नया वर्ष विशेष छूट योजना वैगो स्कूटर में नगद रु 8000 छूट टीवीएस को अरु कुनै बाइक को खरीद में रेडियो अर्पण 104.5 मेगाहर्ट्ज बीबीसी नेपाली सेवाको बिहानी पखबाट सुरेन्द्र फुयालको नमस्कार। आज कार्यक्रममा उच्च सरकारी अधिकारीले नुहाएर बागमती सफा भएको सन्देश दिएपछि सरकारको ध्यान अब सहायक नदीहरूमा केही समय लाग्न सक्छ। अब हामी सहायक नदीहरूमा पनि अलिक व्यापक परिचालन चाहिँ गर्ने सोचाइमा छौँ। अदालत पुगेका मुद्दालाई लिएर किन बखेडा झिक्दैछ एकीकृत माओवादी? सबै प्रकारको त्यसले छानबिन गरेर कारवाही हुनुपर्छ, तर संविधान भन्दा माथि अदालत छैन। र रुसी राष्ट्रपतिद्वारा युक्रेनमा हस्तक्षेप गरेको भन्ने अमेरिकी आरोप अस्वीकार। सबभन्दा पहिले आजका प्रमुख समाचार। शरद केसीबाट समाचार सुन्नुहोस्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पूर्वी युक्रेनमा हस्तक्षेप गरिरहेको छ भन्ने अमेरिकी आरोपहरू अस्वीकार गरेका छन्। क्रेमलिनले जनाएअनुसार पुटिनले टेलिफोन कुराकानीका दौरान अमेरिकी राष्ट्रपति बराक ओबामालाई त्यस्ता आरोपहरू अपुष्ट जानकारीका आधारमा लगाइएको बताए। व्हाइट हाउसले चाहिँ राष्ट्रपति ओबामाले रुसी समकक्षीलाई युक्रेन सङ्कटको अमेरिकाले कूटनीतिक समाधान चाहेको तर रुसी कारवाही त्यस निम्ति सहायक नभएको बताएको जनाएको छ। उसले युक्रेनमा भएको रुसी कारवाहीको जवाफमा रुस विरुद्ध सम्भाव्य प्रतिबन्धहरू लगाउने बारे आफ्ना युरोपेली मित्र शक्तिहरूसँग छलफल गरिरहेको बताएको छ। व्हाइट हाउसले संयमित भएको भन्दै युक्रेनी अधिकारीहरूको प्रशंसा समेत गरेको छ। युक्रेनका कार्यवाहक राष्ट्रपति ओलेक्जान्डर टुर्चिनोभले रुस समर्थक विद्रोहीहरूले सरकारी भवनहरू कब्जा गरिरहेको आफ्नो देशको पूर्वी भागमा शान्ति सेना खटाउन संयुक्त राष्ट्रसङ्घ समक्ष आग्रह गरेका छन्। उनले सरकारी भवन कब्जा गर्ने विद्रोहीहरू हटाउन युक्रेनी र राष्ट्रसङ्घीय फौजहरूले संयुक्त रूपमा कारवाही गर्न सक्ने बताए। राष्ट्रसङ्घका लागि युक्रेनी राजदूत युरी सर्गेभले भने, हामीलाई बाहिरी सहयोग चाहिन्छ। हामीसँग आत्मरक्षा गर्ने त्यत्रो ठुलो सामर्थ्य छैन किनभने रुसी सेना त्यत्रो ठुलो छ। त्यसमाथि अहिले विभिन्न थरीका पृथकतावादी र आतंकवादीहरू पनि मिसिएका छन्। राष्ट्रसङ्घका लागि युक्रेनी राजदूतको भनाई। यसअघि रुस समर्थक विद्रोहीलाई सरकारी भवन छोड्न दिएको समय सीमा सकिए लगत्तै पूर्वी युक्रेनको होर्लिप्का नगरमा तनाव बढेको थियो। वासिङ्टन पोस्ट र गार्डियन समाचारपत्रको अमेरिकी संस्करणले यसपटक पत्रकारिताका लागि विशेष महत्त्व राख्ने पुलिट्जर पुरस्कार जितेका छन्। हाल अमेरिकाबाट भागिरहेका गोप्य सुरक्षा सूचना विश्लेषक एडवर्ड स्नोडेनले चुहाएको वृहत अमेरिकी सूचना सङ्कलन कार्यक्रम बारेका समाचार सामग्री बापत ती समाचारपत्रले उक्त पुरस्कार जितेका हुन्। पुलिट्जर पुरस्कारको विजेता छान्ने समितिले ती पत्रिकाका समाचारले सुरक्षा र गोपनीयताबारे ठूलो बहस सुरु गरिदिएको बताएको छ। हाल रुसमा रहेका स्नोडेनले एक वक्तव्य मार्फत त्यसबारे समाचार लेख्ने संवाददाताहरूले धेरै धम्की सहेको र तिनीहरू साँच्चै नै बहादुर भएको टिप्पणी गरेका छन्। नाइजेरियाका राष्ट्रपति गुडलक जनाथनले अबुजा सहर नजिकै 70 जनाभन्दा बढीको ज्यान जाने गरी भएको बम हमलाको दोष इस्लामवादी विद्रोही समूह बोको हराममाथि लगाएका छन्। बिहानको व्यस्त समयमा भएको सो विस्फोटनमा परि 120 जना घाइते भएका थिए। र चीन र अमेरिकाका वैज्ञानिकहरूले एसियाको वायु प्रदूषणले उत्तरी ध्रुवको मौसमी प्रणालीमाथि प्रभाव पारिरहेको बताएका छन्। बीबीसीका विज्ञान संवाददाता भन्छन्, प्रदूषणका कारण मौसम प्रणालीमा परिरहेको प्रभाव जटिल छ। यो बीबीसी नेपाली सेवा हो। बिहानी पखमा यहाँलाई स्वागत छ। हिजो नुहाएर बागमतीको केही भाग सफा भएको संकेत दिए पनि सहायक नदीहरू सफा नभई बागमतीमा स्वच्छ पानी बगाउन नसकिने सम्बन्धित अधिकारीहरूले बताएका छन्। बागमती नदी सरसफाई अभियान अन्तर्गत मुख्य सचिव सहितका सरकारका उच्च अधिकारीहरूले हिजो गुहेश्वरी स्थित बागमतीमा नुहाएका थिए। काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडेर हेरिने बागमती नदीको सरसफाई अभियान गत 50 हप्ता यता नबिराई जारी छ। बागमतीमा मात्रै केन्द्रित हुँदा सहायक नदीहरूको सफाईमा भने केही समय लाग्न सक्ने एकजना अधिकारी बताए। सुनो गनी अन्सारीको रिपोर्ट। बागमती सरसफाईका क्रममा मुख्य सचिव लीलामणि पौडेल र प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा लगायतका उच्च सरकारी अधिकारीहरूले हिजो गुहेश्वरी स्थित बागमतीमा स्नान गरेका थिए। पछिल्लो समय पौडेलको सहभागितामा हरेक शनिबार बागमती नदीको सरसफाई गरिँदै आएको छ। यद्यपि बागमती सफा हुनका लागि त्यसका सहायक नदीहरूको स्वच्छता अनिवार्य भएको बास्कोटा बताउँछन्। यसका 13 जुन शाखाहरू नदीहरू छन्, ती नदीहरू भनौँ न विष्णुमती भनौँ अथवा नखुने भनौँ अथवा हनुमन्ती भनौँ, यी सम्पूर्ण नदी सफा नगरिकन चाहिँ बागमतीलाई पुरै सफा चाहिँ गर्न सकिँदैन। सरसफाई अभियान चलिरहँदा केही स्थान बाहेक प्रशोधन नगरी ढलहरू सिधै बागमती नदीमा मिसाउने कार्य पनि जारी नै छ। ढल प्रशोधनका लागि वर्षौँ अघि 2 प्रशोधन केन्द्रहरू स्थापना गरिएको भए तापनि आवश्यक स्रोत साधन र बिजुलीको अभावमा तिनीहरूले पूर्ण रूपमा काम गर्न नसकेको सम्बन्धित अधिकारीहरूले स्वीकार्दै आएका छन्। अर्कोतर्फ बागमतीका सहायक नदीहरूको सफाई हुन सकेको देखिँदैन। तर सहरी विकास मन्त्रालयका सचिव किशोर थापा भन्छन्, केही साना नदीहरूमा सफाई काम सुरु गरिसकिएको र बाँकी नदीहरूले पनि छिटै प्राथमिकता पाउनेछन्। केही समय लाग्न सक्छ, तर यसको मतलब यो होइन कि सरसफाई सुरु भएको छैन भन्ने होइन। अब हामी के छ भने सहायक नदीहरूमा पनि अलिक व्यापक चाहिँ यो परिचालन चाहिँ गर्ने सोचाइमा छौँ। बागमतीलाई सुगर बनाउने कार्यमा चासो र चिन्ता व्यक्त गर्नेहरू भन्छन्, त्यसका लागि नदीमा फालिएका फोहोर टिप्ने कार्यले निरन्तरता त पाउनु पर्छ नै, नदीमा सिधै ढल मिसाउने कार्य पनि बन्द हुन जरुरी छ। गणेशसारी, बीबीसी, काठमाडौँ। अर्को विषय, एकीकृत नेकपा माओवादीले हत्या अभियोगमा आफ्ना कार्यकर्ता विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएपछि सत्ताधारी दलसँगको पूर्व निर्धारित बैठक हिजो बहिष्कार गर्यो। आज साथी शरद केसीले उक्त दलका प्रवक्ता दिनानाथ शर्मालाई अदालत पुगेको मुद्दालाई लिएर किन बखेडा झिकिरहनु भएको भनेर सोधेका थिए। यो चाहिँ अदालतले चाहिँ शासन गर्ने होइन, अदालतले लोकतन्त्रको लागि लडेर यहाँ गणतन्त्र ल्याएको पनि होइन, नेपाली जनताले ल्याएका हुन्। तर कार्यपालिका र विधायिकाले अथवा तपाईँहरू सरकारमा रहेका मान्छेहरूले, व्यवस्थापिकामा रहेका मान्छेहरूले संविधान ऐन कानुन अनुसार बाटो प्रष्ट नपारिदिँदासम्म त जे विद्यमान कानुन छ, जे ऐन छ, जे संविधान छ त्यसैलाई व्याख्या गर्दै त्यसैमा टेकेर अगाडि बढ्ने होइन त न्यायपालिका। अहिले अहिले न्यायपालिकाले के हेर्नुपर्छ भन्दाखेरि अन्तरिम संविधानको मर्मलाई हेर्नुपर्छ। संविधानभन्दा बाहिर, संविधानभन्दा माथि अदालत छैन र यहाँ चाहिँ कोही व्यक्ति पनि छैन। तर सेना र प्रहरीले हिजोका कतिपय घटनाहरूमा संलग्न भएको आरोपमा शास्ति बिहोर्नु पर्ने, विभागीय कारवाही खेप्नु पर्ने, अनि तपाईँहरूले चाहिँ एउटा न्यायिक प्रक्रियामा अगाडि बढाए मुद्दालाई लिएर यत्रो खिचलो थाप्नु पर्ने होइन। सबैले सबैको चाहिँ त्यो त अन्त यो छिटो भन्दा छिटो सत्य निरूपण तथा मेलमिलाप आयोग अहिले व्यवस्थापिका संसदमा सहमतिले गएको छ, त्यसको आधारमा सबै प्रकारको चाहिँ छानबिन गरेर कारवाही हुनुपर्छ। कारवाही हुनु हुँदैन, हामीले चाहिँ आम माफी गर्नुपर्छ त्यसरी चाहिँ भनेका छैनौँ। तर संविधानभन्दा माथि अदालत छैन। त्यही त, अदालतमा जे जे मुद्दाहरू चलिरहेका छन् त्यसलाई अगाडि बढ्न दिएर पछि सत्य निरूपण आयोग बन्यो भने त्यसलाई हेरे भएन? त्यस्तो किसिमको गर्न अहिले युद्धकालीन मुद्दालाई अहिले अदालतले एउटा मुद्दा दुईटा मुद्दालाई चाहिँ टिपेर किन चाहिँ अदालतले टिप्या होइन नि, जब न्याय खोज्न अदालतमा जान्छ मान्छे अनि उसले सत्य निरूपण आयोग बनाएको छ त्यस कारण तिमीले न्याय पाउँदैनौ भनेर फर्काउने अदालत। 17,000 मान्छे छन्, 17,000 मान्छेको फैसला गर्न परेन। जो न्याय माग्न जान्छ, जो अदालतको ढोका ढकटिकाउन जान्छ, उसलाई न्याय नदिएर तिमी जाऊ आयोग बनाएको छैन भनेर फर्काउन मिल्छ त अदालतले? बिल्कुलै अहिलेको अन्तरिम संविधानले सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरेर त्यसबाट हल हुने भनेको छ। त्यस कारण तपाईँहरूले चाहिँ सत्यनिरूपण तथा मेलमिलाप आयोग छिटोभन्दा छिटो बनाउनको लागि दबाब दिनुहोस् भनेर त भन्न सक्छ। त्यो चाहिँ भन्ने चाहिँ उसलाई बाटो छ, संविधानभन्दा माथि चाहिँ अदालत छैन र पञ्चायतकालीन ऐनलाई लिएर पञ्चायतकालीन कानुनलाई लिएर चाहिँ अदालतले यो चाहिँ पछिल्लो परिवर्तन पछिको चाहिँ समस्यालाई उसले हल गर्न सक्दैन। यो अदालत भनेको चाहिँ यो देउताको अदालत होइन। अन्तिममा जाँदा जाँदै दिनानाथजी, तपाईँकै पार्टी निकट एकजना पत्रकार खिलबहादुर भण्डारीले केही दिन अघि फेसबुकमा पोस्ट गरेको एउटा टिप्पणी पढेर सुनाउँछु। कृष्ण सेनलाई मार्नेहरूलाई प्रमोसन गर्ने, पञ्चायतकालमा कम्युनिस्ट दबाउने सिडिओलाई माननीय बनाउने, रविन्द्र प्रतापहरूलाई सभासद चढाउने नेताहरू वामदेव होइन आफ्नै कार्यकर्ताले गिरफ्तार गर्लान्, सरकारलाई धम्की दिनुभन्दा आफ्नै कार्यकर्ताबाट होसियार हुनु। पार्टीको नीति र विपरीत बोल्ने व्यक्ति पार्टीको व्यक्ति हुन्न, उहाँले कसरी भन्नुभयो त्यो उहाँको व्यक्तिगत धारणा हो। कार्यकर्ताबाट डराउनु पर्ने पनि छैन। कार्यकर्ता कुनै बेला हाम्रा कार्यकर्ता हुन्छन्, कुनै बेला अरूको कार्यकर्ता हुन्छन्, अरू पार्टीमा नै जान्छन्, अरू विचार पनि बोक्छन्। कसैले चाहिँ केही पद अथवा चाहिँ सभासदहरू नमिलेको सन्दर्भमा तपाईँले देख्नुहुन्छ आफ्नै पार्टीको कार्यालयहरू चाहिँ जलाउने लोकतान्त्रिक चाहिँ संस्कारै छ नेपालको दुनियाँको। हाम्रो चिन्ता भनेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नदिएर संविधान र संक्रमणलाई नै अगाडि बढ्न नदिने योजना अन्तर्गत नै यी चिजहरू डिजाइनहरू खेलहरू भएको छन्। त्यस कारण जिम्मेवार पार्टीहरू बाहिरको प्रभावबाट भन्दा पनि आफ्नो विवेक र बुद्धिले काम गर्ने हैसियत राखुन् भन्ने हामीलाई लागेको छ। उनी थिए एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। तपाईँ बिबिसी नेपाली सेवाको बिहानी पख सुन्दै हुनुहुन्छ। एउटा अन्तर्राष्ट्रिय विषय, अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना रुसी समकक्षीसँगको कुराकानीमा युक्रेनको सङ्कटको कूटनैतिक समाधान खोजिनुपर्नेमा जोड दिएको तर रुसी क्रियाकलाप त्यसका लागि सहयोगी नभएको बताएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पूर्वी युक्रेनमा हस्तक्षेप गरिरहेको भन्ने अमेरिकी आरोपहरूलाई अस्वीकार गरेका छन्। बिबिसीका रिपोर्टहरूमा आधारित यो विवरण सुनौ। क्रेमलिनले भनेको छ ओबामासँगको टेलिफोन कुराकानीमा पुटिनले अमेरिकी आरोपहरू अपुष्ट जानकारीका आधारमा आएको बताए। व्हाइट हाउसले चाहिँ राष्ट्रपति ओबामाले आफ्ना रुसी समकक्षीलाई युक्रेनको सङ्कटको अमेरिकाले कूटनैतिक समाधान चाहेको तर रुसी कारवाही त्यस निम्ति सहयोगी नभएको बताएको उल्लेख गरेको छ। वासिङटनले रुस विरुद्ध सम्भाव्य प्रतिबन्धहरू लगाउने बारे युरोपेली मित्र शक्तिहरूसँग छलफल गरिरहेको बताएको छ। व्हाइट हाउसले युक्रेनी अधिकारीहरूलाई संयमित भएको भन्दै प्रशंसा गरेको छ। युक्रेनका कार्यवाहक राष्ट्रपति ओलेक्जान्डर टुर्चिनोभले चाहिँ रुस समर्थक विद्रोहीहरूले सरकारी भवनहरू कब्जा गरिरहेको देशको पूर्वी भागमा शान्ति सेना खटाउन संयुक्त राष्ट्रसङ्घ समक्ष आग्रह गरेका छन्। अर्कोतिर रुस समर्थक विद्रोहीलाई सरकारी भवनहरू छोड्न दिएको समय सीमा सकिए लगत्तै पूर्वी युक्रेनको होरलिप्का नगरमा तनाव बढेका विवरणहरू प्राप्त भएका छन्। पुटिनका एक प्रवक्ताले पूर्वी युक्रेनका घटनाक्रमलाई मस्कोले चिन्तापूर्वक हेरिरहेको बताए। फेरि नेपाल र खेलकुद। विदेशी खेलाडी भित्राउने चलन फुटबलपछि भलिबलमा पनि सुरु भएको छ। गत हप्ता भएको राष्ट्रिय क्लब भलिबल प्रतियोगितामा चारजना विदेशी खेलाडीहरू समावेश भएपछि प्रतियोगिताको चर्चा र खेलको प्रतिस्पर्धाको स्तर निकै बढेको अनुभव खेलाडी र दर्शकले गरे। थप विवरण निरञ्जन राजवंशी। पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घले चारजना विदेशी खेलाडीहरू खेलाएपछि उनीहरूको खेल हेर्न त्रिपुरेश्वरको कपड हल खचाख